بسم اللہ الرحمن الرحیم. تیرہ لائنوں والا قرآن مجید صفحہ نمبر 85 80 اور 5 85. صفحہ نمبر 85 چھٹی لائن کی پارہ نمبر 4 رکو نمبر 1 سورہ آل عمران آغاز آیت نمبر 94. اعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. فمن افترى على الله الكذب من بعد ذلك فأولئك هم الظالمون. قل صدق الله فاتبعوا ملة إبراهيم حنيفا وما كان من المشركين. إن أول بيت وضع للناس الذي ببكة مباركا وهدى للعالمين. فيه آيات بينات مقام إبراهيم ومن دخله كان آمنا. ولله على الناس حج البيت من استطاع إليه سبيلا ومن كفر فإن الله غني عن العالمين. صدق الله العظيم. أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی. من الشیطان الرجیم نہایت مردود شیطان سے. بسم اللہ اللہ کے نام کے ساتھ. الرحمن جو بے حد مہربان ہے. الرحیم نہایت رحم والا ہے. اس وقت میں اہل کتاب بالخصوص عیسائیوں کے ساتھ گفتگو کا سلسلہ چل رہا ہے اور اس مقام پر بالخصوص یہودیوں سے گفتگو ہے. اس سے پہلے اللہ تبارک و تعالیٰ نے یہ بات ارشاد فرمائی کہ ان کا دعویٰ ہے اہل کتاب کا کہ ہم ہدایت پر ہیں. فرمایا ہدایت تو وہ ہے جو اللہ کے پاس ہے اور جس نے اللہ کی اطاعت کی وہ ہدایت پر ہے، اور جو اللہ کے حکم سے انحراف کرے وہ ہدایت پر کیسے ہو سکتا ہے. فرمایا کہ ان کی حالت تو یہ ہے کہ اگر اس سے پہلے یہ صحیح ایمان والے تھے، اگر اپنے مذہب کے لحاظ سے اپنے نبی علیہ السلام کی وجہ سے اگر یہ صحیح مذہب پر بھی تھے، ایمان والے تھے، لیکن جب نبی پاک صلی اللہ علیہ وسلم تشریف لائے اور نبی پاک صلی اللہ علیہ وسلم پر ایمان نہیں لائے تو اب یہ ایمان والے نہیں رہے، یہ کافر ہو گئے. فرمایا کہ کافروں کی تین حالتیں. ایک گروہ کافروں کا وہ ہے کہ جس نے اخلاص کے ساتھ توبہ کی اور رجوع کر لیا، اللہ بہت بخشنے والا نہایت رحم والا ہے. تو اس میں ترغیب اس بات کی دی ہے کہ اگر اب تک نادانی کی وجہ سے غلطی کے اندر مبتلا ہیں تو اس کی رحمت بہت وسیع ہے، اس کا رجوع کریں، انشاءاللہ اس کی رحمت تمہیں اپنی لپیٹ میں لے لے گی. فرمایا وہ تو اتنا مہربان ہے کہ بہت بخشنے والا ہی نہیں بلکہ وہ تو اتنی رحمت والا ہے کہ اگر اخلاص سے توبہ کی جائے تو گناہوں کو بھی نیکیوں میں تبدیل فرما دیتا ہے. فرمایا کہ دوسرا گروہ ان لوگوں کا ہے جن کو غلطی کا احساس ہے لیکن ایمان ان کو حاصل نہیں، کسی کام کی غلطی کو انہوں نے سمجھ لیا اور اس پہ توبہ کی. فرمایا توبہ قبول ہوگی، عقیدہ صحیح ہوگا، ایمان ہوگا تو توبہ قبول ہوگی، اگر ایمان نہیں تو توبہ قبول نہیں. فرمایا تیسرا گروہ ان لوگوں کا ہے کہ جو توبہ نہیں کرتے. فرمایا کفر کی حالت میں وہ دنیا سے جانے والے ہیں. فرمایا قیامت کے دن یہ کیفیت ہوگی کہ عذاب کو دیکھ کر اتنے پریشان ہوں گے और वो चाहेंगे कि अगर हमारे पास ये पूरी जमीन सोने की भरी हुई हो, ये भी हम दे दें तो अजाब के अंदर कमी हो जाए, अजाब खत्म हो जाए। फरमाया कि ये नहीं हो सकेगा। अव्वल तो वहां किसी के पास कुछ होगा भी। यहां इस बात का इशारा मौजूद है कि दुनिया परस्तो, कि दुनिया के मालों मता को महबूब समझने वालों, पूरी जमीन सोने की भरी हुई, वहां देने को तैयार हो जाओगे लेकिन अजाब से छुटकारा नहीं होगा, तो इसकी मोहब्बत तुम्हें किस काम, ये इसकी मोहब्बत तुम्हें किस, तुम्हारे किस काम आएगी, ये तो तुम्हारे लिए हलाकत का सबब है। ये फरमाया के उसके बाद फिर फरमाया लन तनालुल बिर, कि देखो कि तुम हरगिज नेकी में कमाल हासिल नहीं कर सकते जब तक कि अपनी महबूब चीज़ अल्लाह के रास्ते में खैरात ना करो, कुर्बान ना करो। अब इसमें इशारा ईमान वालों के लिए भी है और इसमें इशारा अहले किताब के लिए भी। अहले किताब से अल्लाह ताला ये फरमा रहे हैं कि देखो कि तुम दुनिया परस्ती के अंदर मुबतला हो, दुनिया के मालों आलो मता को महबूब समझे हुए हो। हिदायत कब नसीब होगी? हिदायत नसीब होगी जब दिल से दुनिया की मोहब्बत निकाल के अल्लाह की मोहब्बत दाखिल करोगे, फिर तुम्हें निजात मिलेगी। और ईमान वालों को तरगीब दे दी कि ईमान वालों, कि तुम तो अल्लाह पर ईमान रखने वाले हो, नबी अलैहिस्सलाम की बात मानने वाले हो, तुम इन यहूदियों की तरह से दुनिया परस्त मत बनो, अपनी महबूब चीज़ अल्लाह के रास्ते में खर्च करने वाले पर। फिर एक बात और काबिल गौर है कि अल्लाह क्या है। अल्लाह महबूब हकीकी है, हकीकी महबूब है। जब अल्लाह हकीकी महबूब है तो ये दुनिया का मालूम मता, इसकी मोहब्बत जो दिल में है, ये मजाजी महबूब है, गैर हकीकी महबूब है। तो हकीकत पर गैर हकीकत को कुर्बान करना चाहिए। तो लिहाजा अल्लाह जो हकीकी महबूब है उसको राजी करने के लिए इस दुनिया के मालूम मता को अल्लाह के रास्ते में खर्च कर, कुर्बान कर। फरमाया कि कमाल नेकी हासिल होगी, लेकिन फरमाया कि अगर अपनी महबूब चीज़ तुम खर्च ना भी करोगे, मामूली चीज़ भी अल्लाह के रास्ते में खर्च करोगे, शर्त यह है कि अकीदा सही हो, ईमान सही और नीयत अल्लाह को राज़ी करना हो। फरमाया कि अल्लाह तो नहायत जानने वाला है, अल्लाह तुम्हारे इखलास को भी जानता है, अल्लाह तुम्हारे इरादे को भी जानता है, अल्लाह मिकदार को भी जानता है। अल्लाह ताला अजल अजीम अता फरमाएगा इस पर भी, और तुम्हारा खैरात करना, खर्च करना, ये तुम्हारे लिए बेकार नहीं होगा। ये बयान फरमाते अब इसके बाद दो एतराज हैं यहूदियों के। यहूदियों का एक एतराज ये था कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम इब्राहिम अलैहिस्सलाम की मिल्लत में होने का दावा रखते हैं, लेकिन दो बातें ऐसी हैं कि जो नबी अलैहिस्सलाम इब्राहिम अलैहिस्सलाम की मुखालफत में कर रहे हैं। एक बात ये कि ऊँट का गोश्त और ऊँटनी का दूध ये इब्राहिम अलैहिस्सलाम की मिल्लत के अंदर हराम है, और नबी अलैहिस्सलाम इसको बड़े इश्तियाक से इस्तेमाल फरमाते हैं। तो ये दीन इब्राहिमी से, मिल्लत इब्राहिमी से इन्हिराफ है। दूसरी बात कि हज़रत इब्राहिम वाला नबी अलैहिस्सलाम का ताल्लुक इराक से था, इराक से हिजरत फरमा कर मुल्क शाम में आए। जब मुल्क शाम में तशरीफ़ लाए तो मुल्क शाम में क्या, तो बैतुल मक़द्दस, इस वक्त जो मौजूदा इलाका है यरूशलेम का, उर्दन और यरूशलेम फ़लस्तीन वगैरह का, यह पूरा इलाका मुल्क शाम में शामिल था, यह अब बाद में इसकी अलहदगी हुई। तो हज़रत इब्राहिम अला नबी अलैहिस्सलाम मुल्क शाम में आए तो बैतुल मक़द्दस मुल्क शाम में। जब बैतुल मक़द्दस वहाँ है तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम एक तरह से दावा फरमाते हैं कि हम इब्राहिम अलैहिस्सलाम की मिल्लत से ताल्लुक़ रखते हैं, फिर इब्राहिम अलैहिस्सलाम के किबले को छोड़कर बैतुल्लाह को किबला बना लिया, तो ये इब्राहिम अलैहिस्सलाम की मिल्लत से इंहिराफ नहीं। ये दो एतराज़ उन्होंने यहूदियों ने किए। अल्लाह तबारक व तआला ने इस मकाम पर दोनों एतराज़ों का जवाब इरशाद फरमाया। फरमाया कि पहला एतराज़ तो ये कि ये ऊँट का गोश्त और ऊँटनी का दूध, फरमाया कि इनसे आप फरमाएं कि तौरात लाओ, अपनी किताब लेकर आओ, जो उसमें देखो कि इन चीज़ों की हुरमत कहाँ है। कि हज़रत इब्राहिम अला नबी जी अलैहिस्सलाम की मिल्लत में इसकी हुरमत है नहीं। तौरात को इब्राहिम अलैहिस्सलाम के बहुत बाद नाजिल हुई, अपनी इस तौरात को लो, इसके अंदर लिखा हुआ मौजूद है कि इसके अंदर ये बात मौजूद है कि ये ऊँट का गोश्त और ऊँटनी का दूध ये मिल्लत इब्राहिमी में हराम नहीं था, ये तो हजरत याकूब अला नबी ही अलैहिस्सलाम ने मन्नत मानी कि अल्लाह कि मुझे ये जो तकलीफ है, उनको तकलीफ जो थी वो इरकुल नसा की थी। आमतौर पर हम इसको अरकुल निसा पढ़ते हैं, तो ये इसका तलफ़ जो है वो जहन में फरमा लिया जाए। एक है अरक, एक है इर्क। अरक पसीने को कहते हैं और अरक वो भी है कि ये गुलाब का अरक है जो उसका पसीना है, तो ये सौंफ का अरक है यानी उसमें से निचोड़ा गया है, तो ये अरक है। एक है इर्क, इर्क रग को कहते हैं, रग, तो ये इर्कुल नसा नून के जबर के साथ है। अगर नून के जेर के साथ हो निसा तो इसके मानी औरतों के, तो अर्कुल निसा औरतों का पसीना नहीं, ये बीमारी है, रग की बीमारी है, टांग की रग की बीमारी है। तो नसा उस रग का नाम है और इर्क जो है ये रग को कहते हैं, तो ये इर्कुल नसा तो ये रग का दर्द है जिसको लंगड़ी का दर्द कहते हैं कि चलने फिरने में दिक्कत महसूस होती है। तो हज़रत याकूब अला नबी जी अलैहिस्सलाम को ये इर्कुल नसा की तकलीफ थी, इलाज किया, अल्लाह का निज़ाम हिकमत है कि सही नहीं हुआ दर्द, तो उन्होंने मन्नत मानी कि अल्लाह अगर तो मुझे इससे शिफा अता फरमा, तो ये लफ्ज़ भी मैं शिफा शीन के जेर के साथ इस्तेमाल कर रहा हूँ, एक है शिफा एक है शफा, कि अल्लाह तुझे शफा दे, शफा किनारे को कहते हैं, अल्लाह तुझे शफा दे, अल्लाह तुझे किनारे लगाए, तो मानी कहाँ से कहाँ पहुँच गए। तो ये लफ्ज़ शिफा है शीन के जेर के साथ, शिफा शीन के जेर के साथ सिया और शीन के ज़बर के साथ शफा किनारा। तो अल्लाह तबारक व तआला से दुआ की कि अल्लाह अगर तुम ये शिफा अता फरमा दे तो मैं सबसे महबूब चीज़ छोड़ दूँगा। तो अल्लाह तबारक व तआला ने शिफा अता फरमाई, तो मन्नत के तौर पर उन्होंने छोड़ी सबसे महबूब चीज़ कि उन्हें ऊँट का गोश्त और ऊँटनी का दूध सबसे ज़्यादा पसंद था, अपनी पसंदीदा चीज़ को छोड़ा, अल्लाह ने हराम नहीं किया। हज़रत याकूब अला नबीन अलैहिस्सलाम ने मन्नत की वजह से अपने लिए उसको ममनू करार दिया। फिर यह सिलसिला उनकी औलाद के अंदर चला, उनकी औलाद ने भी उनकी पैरवी में इसको इस्तेमाल नहीं किया, और इसके बाद यहूदियों पर बाद चीज़ें हराम की गईं, हलाल चीज़ें हराम की गईं। क्यों? इसको भी कुरान मजीद में अल्लाह ने बयान फरमाया कि इनकी नाफरमानियों की वजह से, इसकी तफसील आगे आ गई कि अल्लाह ने बाज़ हलाल चीज़ें इनके लिए खुसूसी इनके लिए हराम की, वो मुतलकन हराम नहीं थी, इनकी नाफरमानियों की वजह से अल्लाह ने इन पर उन चीज़ों को हराम किया जो पहले हलाल थी और बाद में भी हलाल थी। तो फरमाया एक बात तो ये कि हज़रत याकूब अला नबी अलैहिस्सलाम की औलाद हो, तो याकूब अला नबी अलैहिस्सलाम ने अपनी महबूब चीज़ छोड़ दी अल्लाह की रजा के लिए, कुर्बानी उसकी दी। हज़रत इब्राहिम अलैहिस्सलाम से नस्बत का दावा रखते हो, इब्राहिम अलैहिस्सलाम ने अपनी सबसे प्यारी चीज़ इस्माईल अलैहिस्सलाम अपने बेटे को अल्लाह के रास्ते में कुर्बानी के लिए पेश कर दिया। तुम्हारी हालत यह है कि तुम दुनिया के मफादात को तरजीह दे रहे हो। तो हमें कि हर चीज़ हलाल थी, लेकिन हज़रत याकूब अलैहिस्सलाम ने जिन चीज़ों को अपने ऊपर, ये दो चीज़ें उन्होंने इसको ममनू करार दिया मन्नत की वजह से, और बात चीज़ें हराम हुई हैं तुम पर तुम्हारी नाफरमानियों की वजह से। फरमाया कि ले आओ तौरात, तौरात ले आओ, उसको पढ़ो, अगर तुम सच्चे हो अपने दावे में तो तुम्हारी तौरात के अंदर ये हकीकत मौजूद है। अब जब तौरात नहीं लाए, तौरात नहीं लाए लेकिन दावा कर रहे हैं कि अल्लाह तबारक व तआला ने इन चीज़ों को पहले से हराम किया, तौरात ले आते तो उसके अंदर ये हकीकत मौजूद थी, अब तौरात नहीं लाए, तो जब तौरात नहीं लाए तो सदाकत किसकी जाहिर हुई? सदाकत जहर हुई नबी पाक सल्लल्लाहु अलैहि वसल्लम, और इन्होंने अल्लाह की तरफ झूठी निस्बत की, तो अल्लाह उसके बारे में फरमा रहे हैं फमन इफ्तरा अलल्लाहिल कज़िब, बस जिसने घड़ लिया झूठ अल्लाह पर, फमन इफ्तरा पर जिसने घड़ लिया अल्लाह अल्लाह पर अल कज़िब झूठ, मीन बाद ज़ालिक का इसके बाद कि हकीकत मालूम है लेकिन इसके बावजूद भी अल्लाह पे झूठ कर रहे हैं, तो फ़ौलाइका हुम ज़ालिमून, वही हैं जुल्म करने वाले, और जो जुल्म करने वाला है वो हिदायत से महरूम है, क्योंकि कुरान मजीद में अल्लाह ने फरमाया कि अल्लाह तबारक व तआला हिदायत नहीं देता, ला यहदिल कौम ज़ालिमून, कि अल्लाह ज़ालिमों को हिदायत नहीं देता, کہ ظالم کون ہیں؟ کہ ظالم وہ ہیں جو جان بوجھ کر ضد کی وجہ سے مخالفت کر رہے ہیں حقیقت کو سمجھنے کے باوجود، فرمایا کہ یہ وہ ظالم ہیں تو اللہ کی ہدایت سے محروم. قل اے نبی علیہ السلام، آپ فرما دیں صدق اللہ، اللہ نے سچ کہا، کہ اللہ نے جو ہمیں خبر دی ہے، ہمیں جو بات بتلائی ہے وہی سچ ہے. کہ یعقوب علیہ نبینا علیہ السلام سے پہلے یہ حرام نہیں تھا، یعقوب علیہ السلام کی منت کی وجہ سے دودھ اونٹنی کا اور اونٹ کا گوشت یہ مملو کیا انہوں نے اپنے اوپر خود، تو اللہ نے اس بات کے میں خبر دی، اور اللہ کی خبر تو سچی ہے، اللہ نے جو کچھ فرمایا وہ سچ ہے. فتبیو، بس اے اہل کتاب، اگر تم نجات چاہتے ہو تو تمہیں کیا کرنا چاہیے؟ فتبیو، بس تم پیروی کرو ملت ابراہیم، ابراہیم علیہ السلام کی ملت کی، حنیفاً جو سب کو چھوڑ کر ایک ہو جانے والے تھے. ابراہیم علیہ نبی جین علیہ السلام نے اللہ کے حکم پر قربانی دی، اپنا وطن چھوڑا، اپنی برادری چھوڑا. پھر یہ کہ ابراہیم علیہ نبی جین علیہ السلام کو بڑھاپے میں اللہ نے بیٹا عطا فرمایا، اور اس کے بعد دوسرے بیٹے کے آثار اس وقت موجود نہیں، اور اللہ نے اس بیٹے کو اللہ نے اپنے راستے میں قربان کرنے کا حکم دیا، تو ابراہیم علیہ السلام نے بغیر کسی ہچکچاہٹ کے اللہ کے حکم کی تعمیل کی. فرمایا کہ دیکھو کہ ابراہیم علیہ السلام کے طریقے کی پیروی کرو گے اور سب کو چھوڑ کر اللہ کے ہو جاؤ گے تو نجات پاؤ گے. اور حضرت ابراہیم علیہ نبی علیہ السلام کیا تھے؟ وما کان من المشرکین، اور نہیں تھے مشرکوں میں سے، کہ ابراہیم علیہ السلام نے شرک نہیں کیا، شرک سے اپنے آپ کو بچا. اب یہاں اللہ تعالیٰ نے ابراہیم علیہ السلام کی نسبت سے ملت کا لفظ بیان فرمایا. ایک ہے دین، ایک ہے ملت، ایک ہے شریعت، ایک ہے طریقت. اب ان کا مفہوم کیا ہے؟ دین انسانی زندگی کا مکمل نظام، یہ دین ہے، اور جس کی اساس بنیاد کیا ہے؟ اللہ کی اطاعت و فرما برداری، کہ اللہ نے جس دور کے اندر جو حکم دیا اس کی تعمیل کرنا لازم ہے. کہ یہ اعتراض کہ نہیں پہلے یہ تھا اب یہ ہے، نہیں، اللہ ہے ونحن لہ مسلمون، کہ ہم اسی کی فرما برداری کرنے والے ہیں. اس نے کہا کہ اس کو قبول کرو، ہم نے کہا قبول کیا، اس نے کہا اس کو چھوڑ دو، ہم نے کہا چھوڑ دیا. یہ ہے اطاعت. تو دین ہے انسانی زندگی کا مکمل نظام. تو انسانی زندگی کا مکمل نظام کیا ہے؟ کہ اللہ کے سپورٹ کر دیا اپنے آپ کو، اپنی عقل کو بھی سپورٹ کیا، اپنے نفس کو بھی سپورٹ کیا، اپنے آپ کو اللہ کے سپورٹ کر دیا، کہ میرے دل میں محبت اللہ کی، میرے دماغ میں سوچ اللہ کی، میرے اعضاء میں عمل اللہ کے حکم کی اطاعت کی کیفیت میں. تو لہذا بنیادی بات یہ، تو دین اللہ کا ہے. ان الدین عند اللہ اسلام، یقیناً اللہ کے نزدیک جو پسندیدہ دین ہے وہ اسلام ہے. اللہ نے اسلام کی نعمت عطا فرمایا، ہمیں اسلام اللہ نے عطا فرمایا بطور دین کے. کس کے ذریعے سے عطا فرمایا؟ نبی پاک صلی اللہ علیہ وسلم کے ذریعے سے عطا فرمایا. اس دین کے اندر نمونہ عمل کون ہیں؟ دین کی بنیاد ایمان اور اعمال. ایمان اور اعمال کے اندر نمونہ کون ہیں؟ فَإِنْ آمَنُوا بِمِثْلِ مَا آمَنْتُمْ بِهِ فَقَدِ اهْتَدَوْا، کہ جس میں یہ بات فرما دی کہ صحابہ کرام رضی اللہ عنہم کی پیروی کرو گے ایمان میں تو ہدایت نصیب ہوگی، مگر نہ ہدایت نصیب ہوگی. اعمال میں والسابقون الاولون من المهاجرین والانصار والذین تبعوهم بإحسان، فرمایا کہ یہ صحابہ کرام رضی اللہ عنہم سے تو ہم نے وعدہ کر ہی رکھا ہے جنت کا، اگر تم جنت چاہتے ہو، اللہ کی رضا چاہتے ہو تو ان کی اتباع کرو، کہ اعمال میں ان کی اتباع کرو، وہ معیار حق ہیں اعمال کے اندر، تو یہ طریقہ کار اختیار کرو. اس کے بعد ہے ملت. ملت کہتے ہیں دین کے بنیادی اصولوں کو، کہ بنیادی اصول ہر دور کے اندر مختلف. ابراہیم علیہ السلام کو جو اللہ نے بنیادی اصول عطا فرمائے ان کے اندر تغیر و تبدل نہیں. وہ بنیادی اصول چار باتیں. سب سے پہلی بات طہارت، پاکیزگی، کہ دل کو بھی پاکیزہ کرنا ہے. انسان کی فطرت پاکیزگی ہے، اپنے آپ کو پاکیزہ رکھنا ہے، ناپاکی سے بچانا. اگر بے غسل ہونے کی حالت ہو تو جتنی جلدی ہو اس حالت کو دور کرنا ہے، अगर उसमें ताखीर करेंगे तो रहमत के फरिश्तों का नुज़ूल नहीं होगा, अल्लाह की रहमत से महरूम होंगे। तो सबसे पहली पाकीज़गी दिल की पाकीज़गी, दिल को गलत अकीदों से पाक, कुफ्र और शिर्क के असरात से पाक करना है, दिल को शैतान के असरात से पाक करना है, दिल को नफ्स की ख्वाहिशात से पाक करना है। तो सबसे पहली पाकीज़गी दिल की, उसके बाद फिर पाकीज़गी है सोच की, फिक्र की पाकीज़गी, अपने दिमाग को पाकीज़ा रखना है, शैतानी वसावस से अपने आप को बचाना है। इसके बाद है इंसान के अज़ा की पाकीज़गी, निगाह को पाकीज़ा रखना है, हाथों को पाँव को पाकीज़ा रखना है, इनको अल्लाह की नाफरमानी में इस्तेमाल नहीं करना। उसके बाद दूसरा उसूल है इख़बात, अलिफ खे बे अलिफ ते, इख़बात कहते हैं आजिज़ी को, गिर गिराने कि आजिज़ी किसके आगे करनी है, आजिज़ी करनी है अल्लाह के आगे, अल्लाह के आगे गिर गिराना है, नेकी करना है तो भी गिर गिराना है कि अल्लाह ये तौफीक भी तूने अता फरमाई, लेकिन अल्लाह के जो तेरी इबादत का हक था मैं अदा नहीं कर सका, अल्लाह मेरी कमजोरियों को माफ भी तू फरमा। तो दूसरा उसूल है इख़बार। तीसरा उसूल है अदालत, के हक वाले का हक अदा करना, अल्लाह का हक या अल्लाह के हुक्म की तामील, इंसानों का हक के उनके हकूक की हिफाजत, पड़ोसी का हक है, दीगर हकूक है, तो इन हकूक को अदा करना। चौथा उसूल है समाहत, सीन मीम अलिफ हे ते समाहत, हे जीन की शक्ल वाले समाहत है कि नापसंदीदा गैर मुनासिब कामों से अपने आप को बचाना। ये चार बुनियादी उसूल हैं इब्राहिम अलैहिस्सलाम की मिल्लत की, और इसी उसूलों पर आगे फिर शरीयत है। शरीयत कहते हैं अहकामात के मजमूए को कि अल्लाह ने जो हुक्म दिया है, नमाज पढ़ो, ज़कात अदा करो, तो ज़कात अदा करो, नमाज पढ़ो, नमाज मिल्लत नहीं, मिल्लत का जुज़ है, हुक्म है शरीयत का। तो शरीयत मिल्लत का जुज़ है और मिल्लत दीन का जुज़ है, तो लिहाजा दीन एक ही है, आदम अलैहिस्सलाम से लेकर नबी अलैहिस्सलाम तक। दीन क्या है? अल्लाह के सपोर्ट करना अपने आप को, ये है दीन। मिल्लत वो उसूल कि हर दौर में जो अल्लाह ने उसूल नाज़िल फरमाया कि इन उसूलों के मुताबिक अपने आप को अल्लाह के सपोर्ट करना है, उसको मिल्लत कहते हैं। दीन की निस्बत अल्लाह की तरफ होगी, मिल्लत की निस्बत अल्लाह की तरफ नहीं होगी। मिल्लत की निस्बत होगी किसकी तरफ? इबादत करने वाले की तरफ, हुक्म की तामील करने वाले की तरफ। इसलिए अल्लाह ने कुरान मजीद में इब्राहिम अलैहिस्सलाम की मिल्लत कहा, अपनी मिल्लत नहीं कहा। तो लिहाजा मिल्लत वो है जिसकी निस्बत इबादत करने वाले की तरफ। तीसरा लफ्ज़ मैंने अर्ज़ किया शरीयत है। शरीयत कहते हैं अहकामात का मजमूआ के दिन पर अमल करना है, उनको शरीयत कहते हैं। चौथा लफ्ज़ तरीकत के शरीयत पे अमल करना ही करना है। सुबह का वक्त है, नींद बहुत गहरी आ रही है, लेकिन नमाज को नहीं छोड़ना। क्यों? कि अल्लाह का हुक्म है, मैंने अल्लाह के हुक्म की तामील करनी है, तो नमाज को नहीं छोड़ना, नमाज पढ़नी है इस हालत के अंदर। यह है शरीयत। तरीकत क्या है? तरीका यह है कि अल्लाह के हुक्म पर अमल करना मेरी तबीयत का तकाजा बन जाए, मुझे चैन ही ना आए नमाज पढ़े बगैर, यह है तरीका। तो हुक्म में हुक्म की तामील शरीयत, और हुक्म की तामील अपनी रगबत बन जाए, अपनी लज्जत बन जाए, अपनी राहत बन जाए, तो इसको तरीकत कहते हैं। तो अल्लाह ताला ने यहाँ ये बात फरमाया कि अगर नजात चाहते हो तो इब्राहिम अलैहिस्सलाम की मिल्लत की इत्तिबा करो। क्या यहूदियों, ए ईसाइयों, तुम इब्राहिम अलैहिस्सलाम से निस्बत का दावा रखते हो तो उनकी इत्तिबा करो। वो शिर्क से बचने वाले थे, मुशरिक नहीं थे, और सबको छोड़कर अल्लाह के भगाने वाले थे। इसलिए तुम अपने दलाइल कायम मत करो, अपनी अक्ल को तरजीह मत दो, अपने मफादात को सामने मत रखो, हकीकी फ़ायदा अपने सामने रखो। हकीकी फ़ायदा आखिरत का फ़ायदा है, तो इसको अपने सामने रखो, इसके मुताबिक अमल करो। इसके बाद उनका ये दूसरा एतराज़ है। दूसरा एतराज़ ये कि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने तमाम अम्बिया किराम अलैहिस्सलाम से इन्हिराफ किया कि बैतुल मक़द्दस को छोड़कर बैतुल्लाह को क़िबला बनाए, तो ये इब्राहिम अलैहिस्सलाम से इन्हिराफ है। तो यहाँ अल्लाह ताला ने यह बात इशारा फरमाई कि इब्राहिम अलैहिस्सलाम से इन्हिराफ नहीं, बल्कि ये बैतुल्लाह की तामीर किसने की है? तामीर नौ इब्राहिम अलैहिस्सलाम ने की। अल्लाह तबारक व ताला نے جب آدم علیہ السلام کو زمین پہ اتارا تو حضرت آدم علیہ نبیین علیہ السلام نے اللہ تعالیٰ سے درخواست کی کہ اللہ کہ وہاں میں بیت المعمور کو دیکھتا تھا, یہ بیت المعمور وہ گھر ہے کہ جس کے گرد فرشتے طواف کرتے ہیں, کہ اللہ یہ فرشتوں کا طواف دیکھتا تھا تو اللہ اس منظر کو دیکھنے سے محروم ہو گیا, زمین پر آیا ہوں, اللہ اس منظر کو یہاں زمین پہ دیکھنا چاہتا ہوں. تو اللہ تعالیٰ نے حضرت آدم علیہ السلام کو حکم دیا کہ آپ یہ بیت اللہ کی تعمیر فرمائیں, یہ بیت المعمور کی سیٹ میں ہے. جبرائیل علیہ نبیین علیہ السلام نے انجینئر کے فرائض انجام دیے اور ابراہیم علیہ السلام نے معمار کے فرائض انجام دیے, حضرت آدم علیہ نبیین علیہ السلام نے معمار کے فرائض انجام دیے. ایک بادل ظاہر ہوا, فرمایا یہ بادل کا جو سایہ ہے اس سائے پر آپ نے تعمیر فرمائی, تو یہ بیت اللہ کی تعمیر ہوئی اور یہ بیت اللہ بیت المعمور کے بالکل سیٹ میں ہے. تو سب سے پہلے انسان حضرت آدم علیہ السلام نے اس کی تعمیر فرمائی, اور جس جگہ پہ یہ تعمیر ہوئی یہ زمین بھی, زمین کا یہ ٹکڑا بھی سب سے پہلا ٹکڑا ہے, پانی تھا. جب یہ پانی تھا تو اللہ نے اس زمین کو پیدا فرمایا تو ایک بلبلا نمایاں ہوا, بلبلا نمایاں ہوا اس کے ساتھ جھاگ پیدا ہوتی چلی گئی. پھر اس بلبلا جہاں پیدا ہوا ہے اس جگہ پہ یہ بیت اللہ کی تعمیر ہوئی ہے, اور یہ جھاگ پھیلتی چلی گئی. جب پھیلتی چلی گئی اللہ نے اس کو زمین بنایا, اس کے اندر ٹھہراؤ نہیں تھا, اللہ نے اس کے اوپر پہاڑ گاڑے تو یہ زمین وجود میں آئی. تو زمین کا آغاز اس جگہ سے ہے جہاں بیت اللہ ہے, اسی سے پھر زمین کو پھیلایا گیا. حضرت آدم علیہ نبیین علیہ السلام جب تشریف لائے تو اس کے بعد یہ ہے کہ اللہ نے اس جگہ بیت اللہ کی تعمیر کا حکم دیا, تو آدم علیہ السلام نے تعمیر فرمائی. جب آدم علیہ السلام نے تعمیر فرمائی حضرت نوح علیہ السلام کے دور میں جب طوفان آیا تو ہر چیز ختم ہو گئی, تو یہ بیت اللہ بھی یہ بھی گر گیا. اس جگہ پہ ایک چھوٹا ٹیلا سا بطور نشانی کے تھا, تو حود علیہ السلام کی قوم, صالح علیہ السلام کی قوم اور دیگر افراد اس مقام پر آتے تھے, یہاں آ کے دعائیں کرتے تھے کہ یہ اللہ کا گھر ہے. اس جگہ پہ تعمیر نہیں تھی, بغیر تعمیر کے یہ جگہ تھی اور اس پہ آ کے دعائیں کرتے تھے. پھر اللہ تبارک و تعالیٰ نے حضرت ابراہیم علیہ نبیین علیہ السلام کو اس کی تعمیر نو کا حکم دیا, تو ابراہیم علیہ السلام نے تعمیر فرمائی اور ان کے معاون ان کے بیٹے حضرت اسماعیل علیہ السلام تھے. اس کے بعد یہاں ایک بات یہ نشید فرما لیجیے, باقی ان شاء اللہ تفصیل کر لیں. یہ حضرت ابراہیم علیہ نبیین علیہ السلام نے بیت اللہ کی تعمیر فرمائی, تو لہذا تم جو ابراہیم علیہ السلام سے نسبت کا دعویٰ رکھتے ہو تو ابراہیم علیہ السلام کی تعمیر کی مخالفت کر رہے ہو. بیت المقدس کی تعمیر ابراہیم علیہ السلام نے نہیں فرمائی, بیت المقدس کی تعمیر حضرت آدم علیہ السلام نے فرمائی بیت اللہ کی تعمیر کے 40 سال بعد. پہلا گھر بیت اللہ, اس کے بعد بیت المقدس کی تعمیر فرمائی آدم علیہ السلام نے. اور پھر یہ کہ حضرت نوح علیہ نبیین علیہ السلام کے دور میں جو طوفان آیا اس میں بیت اللہ بھی گر گیا اور یہ بیت المقدس بھی گر گیا, تو ابراہیم علیہ نبیین علیہ السلام نے تعمیر نو فرمائی بیت اللہ بھی, لیکن بیت المقدس کی تعمیر نو نہیں فرمائی, اس کی تعمیر نو حضرت داؤد علیہ السلام نے فرمائی, جو ابراہیم علیہ السلام کے بہت بعد تشریف لائے, ان کی اولاد میں سے تھے, اسحاق علیہ السلام کی اولاد میں سے تھے, انہوں نے تعمیر شروع کی اور سلیمان علیہ السلام کے دور میں یہ تعمیر مکمل ہوئی ہے بہت بعد. تو اولیت کس کو حاصل ہے؟ بیت اللہ کو حاصل ہے. تو حضرت ابراہیم علیہ نبیین علیہ السلام جو بات میں عرض کر رہا تھا, ابراہیم علیہ السلام نے جب یہ بیت اللہ کی تعمیر کی, بیت اللہ کی تعمیر کے بعد انہوں نے جو دعائیں فرمائی ہیں یہاں کہ اللہ کے اس گھر کو آباد کر, جب انہوں نے اس گھر کے لیے دعا کی اور جو اس گھر کی مخالفت کر رہا ہے کیا وہ ابراہیم علیہ السلام سے نسبت کا دعویٰ کرنے میں سچا ہو سکتا ہے؟ میں اس پہ غور کروں. دوسری بات یہ کہ ابراہیم علیہ السلام نے یہاں دعا کی, کس کی؟ نبی پاک صلی اللہ علیہ وسلم کی, ربنا وابعث فیہم, کہ اللہ کے ان میں میری اولاد میں جو یہاں آباد ہو, اللہ اس اولاد میں وہ اپنے آخری رسول کو بھیج, اور جس کی یہ صفات کہ وہ تیرے کلام کی تلاوت کرے اور ان کو تیری کتاب کا مفہوم سمجھائے اور ان کو دین پہ چلنے کا طریقہ بتلائے اور ان کے دلوں کو پاکیزہ کرے. تو ابراہیم علیہ السلام نے دعا فرمائی کس کے لیے؟ نبی پاک صلی اللہ علیہ وسلم کے لیے. تو तो नबी अलैहिस्सलाम तशरीफ लाए हैं, इब्राहिम अलैहिस्सलाम की दुआ का नतीजा है। तो तुम इब्राहिम अलैहिस्सलाम से नस्बत का दावा रखते हो और उनकी दुआ की मुखालफत कर रहे हो, क्या ये तुम्हारे लिए मुनासिब है? तो यहाँ अल्लाह ताला ने एहसास भी दिलाया है, मगर एहसास किसको होगा कि जिसके अंदर तलब होगी, अल्लाह मुझे भी आपको भी दीन की सही तलब वाला बना दे और पूरे ईमान की पूरे कामिल ईमान पे अल्लाह ताला चलने वाला और आमाल वो जो अल्लाह के पसंदीदा है उनको इख्तियार करने वाला बना दे। ऐलान समाज फरमाने के आज मंगल है, पिछले मंगल खवातीन का प्रोग्राम नहीं हो सका, हर महीना पहला मंगल होते, तो आज के मंगल जो है इस मंगल को असर से मगरिब तक खवातीन का प्रोग्राम होगा, तो आप अपने घर वालों को इतला दे देंगे। और दूसरी गुजारिश ये है कि क्योंकि खवातीन बात ऊपर नहीं चढ़ सकती, तो खवातीन के लिए नीचे ही जैसा आप बैठे हुए हैं इस जगह ही इंशाल्लाह उनका इंतज़ाम होगा, तो यहाँ तशरीफ़ फरमा होंगी तो आप अपने घर वालों को इतला दें। अल्हम्दुलिल्लाह रब्बिल आलमीन अर्रहमान अर्रहीम اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد النبي الأمي وعلى آله وأصحابه كما تحب وترضى عدد ما تحب وترضى اللهم نبر قلوبنا بالإيمان كما نبرت قلوب أصحاب النبي صلى الله عليه وسلم اللهم ألف بين قلوبنا كما ألفت بين قلوبهم اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات اللهم إنك أنت السميع العليم اللهم إنك أنت الغفور الكريم اللهم إنك أنت الغفور الرحيم اللهم اغفر لنا ذنوبنا فإنك أنت الغفور الرحيم رب اغفر وارحم وأنت خير الراحمين اللهم اغفر لحيينا وميتنا وشاهدنا وغائبنا وصغيرنا وكبيرنا وذكرنا وأنثانا اللهم من أحييته منا فأحيه على الإسلام ومن توفيته منا فتوفه على الإيمان اللهم إنا نسألك خير الدنيا وخير الآخرة ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة اللهم أيد أمير المؤمنين والمجاهدين اللهم انصرهم ولا تنصر عليهم اللهم ثبت أقدامهم إنك أنت على كل شيء قدير اللهم ربنا نجنا من القوم الظالمين اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات كما تقبلت صحاب النبي صلى الله عليه وسلم وارزقنا اتباعهم بإحسان وأدخلنا معهم في جنات الفردوس برحمتك يا أرحم الراحمين وتقبل منا إنك أنت السميع العليم وتب علينا إنك أنت التواب الرحيم اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم آمين. أنت المستعان وعليك البلاء ولا حول ولا قوة إلا بالله العلي العظيم صلى الله تعالى على خير خلقه محمد وعلى آله وصحبه أجمعين برحمتك يا أرحم الراحمين.